नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रम तपाईँ हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 63 332 र 0556 63 333 को नम्बरमा स्वागत गर्ने गर्दछु र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट को बोल्नुभयो? सरु अधिकारी। अनि सरजी तपाईँले खाना खाइसक्नुभयो? बेला भएको छैन। अनि सुनाउनुहोस् नयाँ नौलो खबर के छ? भर्खर नयाँ आएको, मेरो पनि सबै ठिकै छ भन्नु पर्यो। हजुर म भर्खरै आएको रेडियो अर्पणमा, भर्खर सरजीसँग भेट भयो, खुसी लाग्यो। फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, फेरि नबिर्सिनु होला नि। दिनदिनै आउनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि राज दाईलाई, अनि घमण्डलाई, रेशा कुमारलाई, अनि के अरे रामु दाईलाई, अनि मेरो आफ्नो मान्छेलाई, मेरो सानो छोराको लागि, अनि म सर अधिकारी भन्ने नचिने सम्पूर्णको लागि र अर्पण होल युनिटको लागि। हुन्छ सरजी, फेरि फेरि पनि कार्यक्रममा आउनुहोला, अहिले भने तपाईँसँग छुट्टिन्छु। नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट सरु अधिकारी, उहाँ कार्यक्रमबाट विदा भइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि 0556 63 332 र 0556 63 333 को यो बाटो हामीले खुला गरिसकेका छौँ। यति बेला फेरि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। हजुर कहाँबाट को बोल्नुभयो? पदमपुरबाट सोमलाल पर्जा। अनि सुनजी सुनाउनुहोस् नयाँ नौलो खबरहरू। मेरो पनि सबै ठिक छ भन्नु पर्यो। अनि पदमपुरतिर कतिको गर्मी छ? अचम्मै गर्मी छ। अनि दिनभरि चाहिँ सोमलालजीले चाहिँ के गरेर बिताउनुहुन्छ नि? हजुर हजुर भर्खर आएर भर्खर आउनु भएको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? सर्वप्रथम तपाईँलाई धन्यवाद। अनि मेरो घर परिवारलाई, मेरो रामजी भान्जालाई, अनि अनमोल भान्जा, सङ्गीता भान्जी, हजुर हजुर हजुर हजुर, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि, सोमलाल पर्जा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ, फेरि फेरि पनि कार्यक्रममा आउनुहोला, अहिले भने तपाईँसँग छुट्टिन्छु। नमस्कार। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट सोमलाल पर्जा, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुला गरिसकेका छौँ। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। कार्यक्रममा कोही साथी हुनुहुन्छ राज? छैन, कार्यक्रममा अब सुमधुर आवाजमा सजिएको गीत सुन्ने बेला भएको छ। रामजी खाँड र ज्योति मगरको सुमधुर आवाजमा सजिएको गीत जिम्मालो बाउकी छोरी अँध्यारो मालाको माया काली छोकी गोरी अब तपाईँको लागि। नाता बत्ती नलाई छातामा भेट भयो, औसीको रातामा जिम्मा बाउकी छोरी छोरी, छान्छु नि त कहाँलाई जिम्मा बाउकी छोरी, अधारोमा लाको माया काली छोकी गोरी। नलाई छातामा भेट भयो, औसीको रातामा जिम्मा बाउकी छोरी, छान्छु नि त कहाँलाई जिम्मा बाउकी छोरी अधारोमा लाको माया काली छोकी गोरी अधारोमा लाको माया काली छोकी गोरी मनको धोको जिम्मल बाउकी छोरी भन्ने यो मिठो भाका रामजी खाँड र ज्योति मगरको सुमधुर आवाजमा सजिएको थियो। यो मिठो भाकापछि कार्यक्रम अर्पण शुभ साँझमा पुनः स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ। 056-5-63-332 र 056-5-63-333 बाटो तपाईँहरूको लागि नै खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर अघिदेखि नै बसिरहनु भएको छ भनेर सारा पाएको छु, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्नु भयो? म मकवानपुरबाट निर्मल सिंह दादा। मकवानपुरबाट निर्मल के भन्नु भयो रे? निर्मल सिंह। निर्मल सिंह हजुर दादा। अनि निर्मल जी सुनाउनुस् मकवानतिर मकवानपुरतिरको नयाँ नौलो खबरहरु। एकदम राम्रै छ दादा, गर्मी बढिरहेछ, त्यही हो नयाँ नौलो। गर्मी बढिरहेछ हजुर। अनि निर्मल जी दिनभरि तपाईँ चाहिँ के गर्नुहुन्छ नि? दिनभरि त्यस्तै हो दादा, गर्मी बढिरहेछ, शीतलमा बस्ने, त्यही हो। अनि अर्पण शुभ साँझ चाहिँ कतिको सुन्नुहुन्छ नि? एकदम सुन्छु दादा। एकदम सुन्नुहुन्छ हजुर। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि कन्ट्रोल रुममा रहनु भएको दादाको लागि र मेरो घर परिवार साथीहरू अशोक सिंह, निमेश सिंह अनि मौसम सिंह र ज जस निर्मल सिंह भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि दादा। हुन्छ, निर्मल सिंह भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हजुर। हुन्छ निर्मलजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्ते दादा। यति बेला हुनुहुन्थ्यो मकवानपुरबाट निर्मलजी आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि 056-5-63-332 र 056-5-63-333 बाटो हामीले खुला गरिसकेका छौँ। फेरि पनि कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अनिता। हजुर। अनिताको पछाडि चाहिँ के होला नि? अनिता पछाडि पर्जा। पर्जा अनि सुनाउनुहोस् अनिताजी, इच्छा कामनातिरको नयाँ नौलो खबरहरू। ठिकै छ दादा, इच्छा कामनाको शीतल छ, त्यति गर्मी पनि छैन। हजुर, त्यति गर्मी छैन हजुर। अनि तपाईँले खाना खाइसक्नु भयो? खाएको छैन दादा, तपाईँले नि? हामीले पनि खास छैन, कार्यक्रम सकिने लगतै खानेछौँ। र हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम तपाईँलाई धन्यवाद फोन उठाउने दादालाई। अनि के अरे क्रिन्टार बस्ने हजुरआमा, अङ्कल आन्टी, अनि गरिघरि बस्ने दिदी भेनाहरू, घर परिवार, अनि मेरो साथी सिमरमलाई, अनि नयाँ साथीहरूको लागि, अनि जस जसले अर्बन सुनिराख्नु भएको सबैका लागि सुनाउन चाहन्छु। हुन्छ अनिताजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्कार। यति बेला हुनुहुन्थ्यो इच्छा कामनाबाट अनिताजी आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ। 056-5-63-332 र 056-5-63-333 बाटो हामीले खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकसाथबाट, गोठेरीबाट प्रमोद तामाङ। प्रमोद तामाङ हजुर। अनि सुनाउनुहोस् कोराकतिरको नयाँ नौलो खबरहरू। नयाँ नौलो यस्तै हो दादा, गर्मी मरिराखेको छ, छैन मकै सबै मरिराखेको छ अहिले। मकै सबै मरेको छ हजुर। त्यसो भए कुराकतिरको किसानीहरू र यो चितवनमा धेरै जसो चितवनको किसानीहरू चाहिँ यसपालि मर्कामा परिरहेको छ, होइन? त्यही हो दादा, त्यही हो। अनि दिनभरि तपाईँ के गरेर बिताउनुहुन्छ? म त्यतिकै हो दादा, आज भोलि काम छैन, त्यतिकै बसिरहेको छ दादा। हजुर, हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि कन्ट्रोल रुम भन्ने दादालाई, अनि मेरो घर परिवार सबैको लागि, दिदीहरू सबैको लागि, दाइहरू सबैको लागि, अनि साथी तिलक तामाङ, कुमार तामाङ, अनि दिपेन्द्र घलान, अनि विकास तामाङ, बुद्धिलाल तामाङ, दमु तामाङ चेपाङ, सिंह चेपाङ, सुखबहादुर चेपाङ अनि प्रमोद भनेर चिन्ने सम्पर्कमा लागि दादा। हुन्छ प्रमोदजी, अहिले भने छुट्टिन्छौँ, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला। नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट प्रमोद तामाङ आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। अब कार्यक्रममा भाका सुन्ने बेला भएको छ, सुनौ मायालुको सहरमा मेरो गाउँमा घर छ, गणेश पौडेल र पूर्णकला विसीको सुमधुर आवाजमा सजिएको गीत अब तपाईँको माझमा। बसेको बस्दा बस्दै मायामा फसेको, मायालुको सहरमा मेरो गाउँमा घर छ। हिलो भन्न पाउँदिन, धुलो भन्न पाउँदिन, उकाली र ओराली गरेर राख्नु पर्छ। बसेको बस्दा बस्दै मायामा फसेको, मायालुको सहरमा मेरो गाउँमा घर छ। हिलो भन्न पाउँदिन, धुलो भन्न पाउँदिन, उकाली र ओराली गरिराख्नु पर्छ। हिलो भन्न पाउँदिन, धुलो भन्न पाउँदिन, उकाली र ओराली गरिराख्नु पर्छ। सहरमा मेरो गाउँमा घर सुन्यो पूर्णकला विषी र गणेश पौडेलको सुमधुर आवाजमा सजिएको। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र लोक भाका मार्फत आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 056-55-63-332 हामीले तपाईँको लागि खुला गरिसकेका छौँ। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइरहेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकान मेटाउन हामी अर्पण शुभ साँझको व्यवसाय लिएर आउँछौँ। कार्यक्रम मार्फत बस्ने भाकाले तपाईँको तनाव अनि थकान मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छु, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कराकबाट प्रवीण तामाङ। कराकबाट प्रवीण तामाङ, हजुर। अनि प्रवीणजी सुनाउनुहोस्, नयाँ नौलो खबर के छ? ठिकै छ। ठिकै छ, ठिकै मात्रै? ठिकै छ, ठिकै छ। अनि प्रवीणजी तपाईँ के गर्नुहुन्छ? म पढ्दैछु। कुन लेभलमा पढ्नुहुन्छ? हजुर, कति क्लासमा पढ्नुहुन्छ, कुन लेभलमा पढ्नुहुन्छ भनेको मैले? म 8 क्लासमा। 8 क्लासमा पढ्नुहुन्छ, हजुर। अनि पढाइ कस्तो छ हाम्रो प्रवीणजीको? सबै ठिक छ, हजुर। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिन चाहनुहुन्छ? फर्स्ट अफ अल तपाईँलाई धन्यवाद प्राइभ दिदाको लागि, अनि घर परिवारलाई, दादाहरू अशोक प्रधान कुमार, शान्ति भजी सम्झना, अनि बहिनी शर्मिला, भाइ रमेश, अनि साथीहरू रूपचन, सुगराज, रमेश, प्रेम, मलाई चिन्ने नचिन्ने अल फ्रेन्डको लागि दादा। प्रवीण तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि, हजुर। हुन्छ प्रवीणजी, छुट्टिन्छौँ, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला। नमस्कार। यति बेला हुनुहुन्थ्यो, कुराकबाट प्रवीण तामाङ आउनुभएको थियो र यति बेला पनि कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि टेलिफोनको अलिक थोरै गडबडीको कारणले गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ, दिनभरि व्यस्त रहनुहुन्छ, त्यो दिनभरि व्यस्त रहनु कामबाट व्यस्त भएर आउन आउनुभएको छ भने रेडियो अर्पण 104.5 मेगा सुनिरहनु भएको छ भने कार्यक्रम अर्पण शुभ साँझको बसाइमा सँगै हुनुहुन्छ भने आउन सक्नुहुनेछ। थोरै भए पनि आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ, थोरै भए पनि थकान मेटाउन सक्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ भनेर राजले मलाई इसारा गरिरहेको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हाम्रो पनि सबै ठिक छ भन्नु पर्यो। अनि बिमलाजी तपाईँ दिनमा चाहिँ के गर्नुहुन्छ? पढ्दै। अनि कति क्लासमा पढ्नुहुन्छ? कस्तो भयो हाम्रो बिमलाजीको इक्जाम? हुन्छ, हामीले चाहिँ अर्पण शुभ साँझमा केही महिनापछि चाहिँ बिमलाजीको इक्जाम राम्रो भयो भनेर सुन्न पाऊँ। बिमलाजी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ आज? धन्यवाद। मेरो साथीहरू देविका अनि अनिता र मेरो हस्बेन्डको लागि र बिमलाजी बिमलाजी आउनु भएको थियो, गइसक्नु भएको छ, कुराकबाट आउनुभएको थियो बिमला तामाङ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ। 0556363332 र 0556363333 बाटो तपाईँको लागि नै खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हेलो। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि टेलिफोनको गडबडीको कारणले गइसक्नु भएको छ, कुराकानी गर्न पाएको छैन। र अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ। तपाईँसँग कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ भनेर चाहिँ मलाई राजले बिदा माग्नुपर्छ भनिएको छ। भोलि फेरि साँझ 7 बजे तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छौँ। र आजको कार्यक्रममा आउनुभयो पदमपुरबाट सरु अधिकारी, पदमपुरबाटै सोमलाल प्रजा, मकानपुरबाट निर्मल थिङ, रक्षा कामनाबाट अनिता, कोराकबाट प्रवीण तामाङ र कोराकबाटै बिमला तामाङ आउनुभएको थियो। कार्यक्रममा आउने अनि आउन प्रयास गर्ने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। यति बेलासम्म लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र प्रविधिका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै यो पृष्ठभूमिमा बजिरहेको मिलन लामा र साथीहरूको सुमधुर आवाजमा सजिएको घरमा पराल बारीमा बन्छु हुने भाका तपाईँमा छोड्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। तनी सन्चो र बिसन्चो के छ तनी सन्चो र बिसन्चो दुबई छुट माटी मानाको हामी परदेशी दुबै रोटी घर मायालु पछलको आउँछ दुबै घरमा परल बारीमा बन्छो के छ तनी सन्चो र बिसन्चो घरमा परल बारीमा बन्छो के छ तनी सन्चो र बिसन्चो भोलि साँझै बारीमा बन्छो के छ तनी सन्चो र बिसन्चो के छ तनी सन्चो र बिसन्चो कठै भएर सम्झिनु हो परदेशको ठाउँमा कठै भएर सम्झिनु हो परदेशको ठाउँमा फर्किनु